नमस्कार अनि स्वागत छ कार्यक्रम उजेलका खबरमा। साथमा छु सदाझैं म प्रेम सुनार। समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबर ठिक यसै समयमा यस रेडियो सहित देश विदेशका विभिन्न 11 रेडियो र दर्जनौ अनलाइनबाट प्रसारण हुँदै आएकोमा केही दिन अघि मेरो आमाको असामयिक निधन भएका कारण 3 हप्तासम्म प्रसारण गर्न नसकेको जानकारी गराउँदै आज हामी 204 श्रृङ्खला लिएर उपस्थित भएका छौँ। त आज प्रस्तुत गर्नेछौँ, आर्थिक अभावका कारण उपचार गर्न नसकेर एक महिला जीवन मरणको दोसाँधमा, अनि एक विद्यालयका प्राचार्यले विद्यालय भवन आफ्नो घर बेचे झैं बेचे, र नियमित स्तम्भ जीवनको गोरेटोमा नवदुलाईको ज्यान मात्रै दुलासँग आत्मा पुरानै प्रेमीसँग हुनु परेको प्रेम कथा सुनाउने छौँ। त अबको पौने एक घन्टा हामीसँगै रहनुहोला। सर्वप्रथम आर्थिक अभावका कारण उपचार गर्न नसकेर जीवन मरणको दोसाँधमा रहेकी एक महिलाको जीवन रक्षार्थ तयार पारिएको यो रिपोर्ट सुनाऊ। जीजीविसा अर्थात् बाँच्ने चाहना कसलाई हुन्न र, तर बाँच्ने चाहना हुँदाहुँदै पनि दुख बिमार पर्दा उपचार गर्ने खर्च छैन भने मृत्यु स्वीकार्न बाध्य हुन्छन् गरिब विपन्नहरू। तिनै मध्येका एक हुनुहुन्छ धनकला सुनार, गुल्मीको रेसुङ्गा नगरपालिका 6 अर्थात् साबिकको अर्खले गाविस वडा नम्बर 2 बालकाटे निवासी टेकबहादुर सुनारकी 49 वर्षीय श्रीमती धनकला सुनार त्यसरी मृत्यु स्वीकार्न बाध्य हुनुभएको छ। उहाँलाई गत 2 वर्षदेखि पाठीघरमा क्यान्सर लागेर फला पर्नु भएको छ, तर आर्थिक अभावका कारण उपचार गर्न नसकेर उहाँका श्रीमान कुनै आय उपाय लाग्छ कि भनेर ओजेलका खबरमा सहारा लिन आइपुग्नु भएको छ र उहाँसँग आज हामी कुराकानी गर्दैछौँ। हजुर नमस्कार। नमस्कार हजुर, म बालकाटे भएर मेरो मेरै श्रीमतीलाई क्यान्सरको रोग लागेर यस्तो आइपुगेको छु हजुर। अनि तपाईँ कहाँ भारतमा मजदुरी गर्दै हुनुहुन्थ्यो अरे? भारतमा मजदुरी भन्छ यहाँ खबर थाहा पाएर म यहाँ आएँ हजुर। मलाई धेरै पिरा परेछ, एउटा छोरो छ, एउटा छोरी छ, छोरीले पनि पढ्न सके छैन, मलाई धेरै पिरा पनि घुमाउनु पर्छ कि भन्नु छ, तर त्यसको चाहिँ जानुसार बचाउनु पर्ने भयो। कति वर्ष भयो विवाह गर्नुभएको? विवाह भयो अब 40 वर्ष गरिब हुनु लाग्यो। धेरै पिडा हजुरले दया गरिदिनु होला, तर भगवान् भनेको आशी इन्सानै हो, अब के गर्ने, हजुरसित अब हात जोड्न पर्ने स्थिति अब गरौँ दशा बिग्रेपछि। सम्पत्ति पनि धेरै रहन्छ? छैन हजुर, केही छैन, सम्पत्ति पनि छैन हजुर। मनले भएको पनि अब सबै बेचेर उपचार गरौँ भनेको, अब केले गर्ने हजुर। धनकला दिदी, तपाईँलाई कहिलेदेखि यो बिमार सुरु भएको? मलाई त 2 बार त पुगेर 3 आला के गरेँ, मलाई त यसो पहिले लोटे गरेँ, लोटे गरेर हात बिमारी, अब पैसा भएन नि त्यस्तै हो, अब छोराछोरी सानसाना स्कुल पठाउने काम गरेर त्यस्तो गर्दा गर्दा मेरो क्यान्सर लागेछ। त्यहाँ श्रीमानले बोलाएँ, त्यहाँ तपाईँ बोलाउँदाखेरि 81 लिएर जानुहोर, अन्त अलिअलि भयो पैसा पनि आफूले लिएर आउनु थियो, कसैसित साफसित मागेर, इन्डियाको साफसित मागेर त्यहाँ पनि ऋण मस्तै लिएर आउनु छ, त्यस्तोले अलिअलि यता 2 वर्षसम्म कहाँ दबाई गर्ने गरेर त्यहाँदेखि यहाँको साफले पनि बोलाइरहेको आइज बहादुर, त तेरो दिलैलाई के भयो कसो भयो, अब यहाँ काम गर्नु पऱ्यो, मेरो पैसा लैदिएर आ भन्छ, अब हाम्रो उपाय केही छैन, छोराछोरी सानसाना छन्, थोरै छोराछोरी त ठुल्ठुलो भएर गएर चाहिँ नानी तिनीहरूले देलान् र नयाँ त्यस्तै माग्दै खाँदै हिँड्दै गर्लान् र के गरौँ त। तपाईँ यो बिपी क्यान्सर अस्पतालमा चाहिँ उपचार गरिरहनु भएको रहेछ होइन, यहाँ मैले देखेँ, अनि तपाईँको अहिलेसम्म पैसा कति खर्च भयो? अहिलेसम्म 4 लाख रुपियाँसम्म भयो हजुर, 4 लाख भयो, अब के गरौँ, सापट सही सापट गरेर भन्छ, यसरी भए पनि बचाउनु पऱ्यो भन्ने कोसिस लागेको थिएँ, अब मेरो केही उपाय लाएन हजुर, अब के गरौँ, कतिले कति देखन कतिले कति देखन के गरौँ, अब केही उपाय नलाएर हजुर, केही सहायता हुन्छ कि भनेर यहाँ आएको छु हजुर। अनि अब कति खर्च भयो, उहाँ बाँच्नुहुन्छ भन्नुहुन्छ डाक्टर? अब यसो 10 लाख रुपियाँ खर्च हुन्छ भनेर भन्नुहुन्छ, मैले 10 लाख कहाँबाट गरौँ हजुर, यस्तै छ, अब कसैले सहायता मनमा दया आएर अब दिन छ भने अब यसको उपचार गर्नु पर्ला भन्ने भित्र आत्मा छ हजुर। तपाईँको बुवा आमा पनि सानैमा बुवा आनेमा मर्नु भयो कि दुःख पाइयो इन्डियामा गयो एउटा नोकरी पनि राम्रो थिएन हजुर होटेलमा गएर त्यस्तै काम मजदुरी गरेको थिएँ अब यस्तै गरिबलाई पनि यस्तो रोग लाग्ने यो छ हजुर मैले के हेरौँ जत्रै अप्ठ्यारो गरेको छ हजुर के हेरौँ हजुर सबै अब ले दया गरेर अबलाई बचाउने कोसिस गर्नुपर्ने भयो अब के हेरौँ अन्तिममा अन्त्य चाहिँ मैले यो भन्न चाहन्छु अब मेरो परिवारलाई यसलाई धुलाइलाई कसरी बचाउँ अब इन्सानै भगवानै हो इन्सानै अब के हेरौँ सबैले सहायता गरेर पर अब यसलाई बचाइन्छ कि भन्ने मेरो बास मेरो यति छ सहायता गर्नुभयो भने मैले भगवान्सम्म मैले सम्झने छु अब के गरौँ दया आउने पनि अब इन्सानलाई हो अब यसलाई बचाएर जसरी पनि बचाउनु पर्यो भन्ने मेरो त्यति नै छ यहाँहरूको बिलौना सुनिरहनु भएका आदरणीय श्रोता यदि तपाईँहरू सहयोग गर्न चाहनुहुन्छ भने उहाँहरूको मोबाइल नम्बर यस प्रकार रहेको छ 98091214 नम्बर फेरि एकपटक 98091214 त्यसै गरी उहाँका छिमेकी हुनुहुन्छ जो बालकाटे निवासी नेकपा एमालेका नेता गणेश सिरपाली उहाँसँग सम्पर्क गरेर पनि सहयोग उपलब्ध गराउन सक्नुहुनेछ उहाँको नम्बर रहेको छ 98574242 यस नम्बरमा सम्पर्क गरेर यहाँहरूले सहयोग गर्न सक्नुहुनेछ भन्दै हामी पनि पुनः यो बिचल्लीमा परेको परिवार जो आर्थिक अभावका कारण उपचार गर्न नसकेर मृत्यु स्वीकार गरिरहेका यी रेसुङ्गा नगरपालिका वडा नम्बर 6 निवासी 49 वर्षीय यी धनकला सुनारलाई सहयोग गरिदिनु हुन आग्रह गर्दै अहिलेलाई छुट्टिन चाहन्छौँ हस्त दाई हजुर हात जोडे हजुर मैले अब सायद हजुरले गर्नुपर्ने गर्नु होला यो मेरो परिवारलाई जसरी भए पनि बचाउँला भन्ने मेरो भित्र आत्मामा मैले सोचेको छु हजुर हजुरले निश्चितै सहायता गर्नुहुन्छ होला भन्ने मलाई यति छ हजुर नमस्कार हुन्छ दिदी ल त हवस् त हजुर अब बोल्न पनि यस्तो स्थितिमा छु हजुर हजुरले सहायता गर्नुहोला भन्ने मलाई धेरै विश्वास छ हजुर हवस् त हवस् त हजुर म धेरै पीडामा परेको छु हजुरको कै दया छ भने मैले मेरो श्रीमतीलाई बचाइने कोसिस गर्नु कांत मा तड़पी तड़पी न्याली चली रोयो ना बजाओ सारंगी दाई सारंगी को धून पुने लाई समझी समझी रुच मेरो माना अब लागाउँ गुल्मीको एक विद्यालयका प्राचार्यले विद्यालयको भवन आफ्नो घर बेचे चाहिँ खुसुक्क बेचेको सम्बन्धी खबरतर्फ हिमालय उच्च माध्यमिक विद्यालय वस्तु गुल्मीका प्राचार्यले त्यस विद्यालयको जीर्ण भवन सुचानै नटागी बेचेका छन् त्यस विरुद्ध स्थानीयवासीले निकै गुनासो गर्दै आएका छन् यस सम्बन्धमा सबै पक्षसँग हामीले टेलिफोन कुराकानी गर्दैछौँ सुनौ हेलो नमस्कार को हिमालय उच्च माध्यमिक विद्यालय वस्तुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भण्डारी बोल्नु भयो होइन त भण्डारीजी जुन तपाईँहरूको विद्यालयको दुई कोठे भवन चाहिँ सुचानै नटागी बेचियो भन्छन् नि किन त्यस्तो मिटिङै नबसिकन त्यसरी बेचियो होला हजुर अब खाली रहेको भवनमा त्यति बेला सञ्चालन भएको अवस्थामा विद्यार्थीलाई कोठा नपुगेर पछाडि एउटा कोठा थप गरिएको थियो त्यो परेमा नआइसकेपछि दुई तिन वर्षपछि त्यो एउटा जीर्ण अवस्थामा थियो त्यहाँको चाहिँ हिमालय उच्च माध्यमिक विद्यालयको प्रहले अब यो विद्यालयको जुन थपेको कोठा हो त्यो भत्किन लायो हजुर भोलि बिहान कुनै दुर्घटना होला कुनै केटाकेटी कहीँ खेल्न गएको केटाकेटी पनि चापिने अवस्था हुन्छ यसलाई अब हटाउनु पर्छ कि भनेर मलाई फोनमा म तम्गासँग थिएँ फोन सम्पर्क गर्नुभएको थियो हजुर अब त्यसमा त्यसपछि मैले के भने ठिक छ त्यसो कुनै दुर्घटना भोलि बिहान नराम्रो घटना नहुन्न अब त्यस्तो छ भने तपाईँले सबै सञ्चालक समितिको चाहिँ सदस्यहरूसँग सल्लाह गर्नुहोस् उहाँहरूले जे भन्नु गर्नुहुन्छ, अब त्यो गर्दा राम्रो हुन्छ भनेर मैले केही जानकारी गराएको हुँ। त्यसपछि सबैसँग उहाँले मसँग सबैजना सोझे हुन्छ, त्यसलाई चाहिँ अहिले चाहिँ भत्काम र भत्काएर जसले चाहिँ भनौँ त्यसले विद्यालयलाई चाहिँ एउटा फाइदा हुने किसिमले त्यसलाई चाहिँ बिक्री गरौँ भनेर चाहिँ उहाँहरूले चाहिँ सल्लाहले गरिएको भनेर मलाई त्यही जानकारी गराउनु भएको छ। अब जहाँसम्म त्यसलाई चाहिँ विद्यालयले एउटा प्रक्रिया पुर्याउने सञ्चालक समितिको चाहिँ निर्णय अनुसार जानुपर्ने त त्यो यथार्थ कुरो हो, तर कतिपय कुरा व्यवहारिक विद्यालय अब संस्थाहरू चलाउने कुरामा कहिले काहीँ व्यवहारिक निर्णय गरेर पनि त्यस्तो काम गर्नु पर्दो रहेछ, र यसमा कुनै गलत मनसाएर विद्यालयलाई चाहिँ हानि हुने किसिमले चाहिँ काम भएको छैन जस्तो मलाई लाग्छ। सञ्चालक समितिको विधि थोरै नपुगेको होला त मैले स्वीकार गर्छु, तर सञ्चालक समितिका सबै सदस्यहरूसँग पर्वले मैले सबैलेसँग परामर्श गरेर काम गरेको छु भन्ने जानकारी मलाई गराउनु भएको छ प्रेमजी। हस् धन्यवाद। हस् धन्यवाद। अब हामी त्यहाँका सर्वसाधारण के भन्छन् त यस सम्बन्धमा प्रतिनिधिमूलक सर्वसाधारणका रूपमा वस्तुका स्थानीय बासिन्दा कृष्ण भण्डारीसँग टेलिफोन सम्पर्कमा छौँ। हेलो नमस्कार। नमस्कार कृष्ण भण्डारीजी बोल्नु भयो होइन त? हजुर म कृष्ण भण्डारी। त्यहाँ धेरै विरोध आएको छ, यो दुई कोठे भवन 21,000 चाहिँ नि प्रहले 81 चाहिँ नि सूचना नै नटाइकन बेच्नुभयो, प्रक्रिया नमिलाइकन बेच्नुभयो भनेर विरोध आएको छ, त्यहाँ अरू मान्छेले पनि विरोध गरेकै हो? अरू मान्छेले पनि विरोध गरेकै हुन्, त्यो सूचना टाङ्न पर्थ्यो, त्यसपछि सूचना टाँगेर त्यहाँ अब समितिहरूको हुन्थ्यो, बैठक हुन्थ्यो समितिहरूलाई, सूचना टाँगेर समितिको सबै बसेर ऊ गर्न पर्थ्यो, निर्णय गरेर दिन पर्थ्यो। भनेपछि धेरैको विरोध रहेको हो त्यहाँ? हाम्रो त विरोध भएको सबैको जानकारी नभइकन बेच्यो भन्दाखेरि 81 ढुङ्गा कहाँबाट ल्याइ कसले भन्छ यो स्कुल हामीलाई थाहा छैन भनेर सोधिहाल्यो समितिको मान्छेलाई मैले। हजुर समितिको मान्छेले मलाई त थाहा छैन भनेर त्यसपछि मैले सिरीलाई गाविस सचिवलाई समेत त्यो सोधेपछि अरू गर्नु परेन मलाई थाहा छैन भनेर सचिवले भने। उहाँको पनि यसमा असहमति छ भन्ने सुनिएको छ नि हो? उहाँको अब मलाई थाहा छैन भनेर स्कुलमा गएर अब समितिको मान्छे युवराज हामी त्यसपछि सिरी अब यहाँ तारा भण्डारी यसरी बसेर न्याय भएर हामीलाई थाहा छैन भनेर उहाँहरूले भनिसकेपछि म पनि एउटा ऊ भएर म पनि एउटा पार्टीको लिडर भएको नाताले त्यहाँ गएर मलाई थाहा छैन भने मैले पनि। अनि सुन्नुहोस् न मलाई प्राप्त जानकारी अनुसार तपाईँले त्यस भवनको टिनको मात्रै 30,000 मैले दिन्छु भन्नुभएको थियो अरे नि त हो? टिन हजुर राम्रो टिन थियो, अब उतिर राम्रो खालको टिन 24 गेजको टिनलाई स्कुल बढी भनेको टिनमा किन्न पाइन्छ भने त्यो 30,000 रुपियाँ मैले दिन्छु भनेको। त्यहाँ ढुङ्गा थिए दुई तिन तिन चार टन जति, यहाँ ढुङ्गा पनि महँगो छ, अब टिन थियो टिन राम्रो टिन थियो बाक्लो, त्यसपछि त्यहाँ काप्रा दारहरू थिए। लगभग तपाईँको अनुमानमा लिलाम बडाबड गरिएको भए कतिसम्म पर्ने भवन हो त्यो? 35-40 हजार पर्ने भवन हो। सस्तैमा 21,000 दियो त्यसो भए? अब कतिमा दियो त्यो पनि प्रश्न जानकारी भएन, त्यही 20-21 अब कति हो त्यो पनि प्रश्न हामीलाई थाहा छैन, त्यही 20-21 कति कुरो गर्ने भयो त। यो किन्ने मान्छे ज्ञानबहादुर नेपालीको गल्ती त छैन त्यसमा भन्ने भनाइ छ? किन्ने ज्ञानबहादुरको त गल्ती भएन, किन्ने मान्छेले त जति घटीमा पाइयो उतिमा किन्न पर्यो नि, जसरी पाइन्छ ज्ञानबहादुर, किन्ने मान्छेहरूको त दोषै छैन। भनेपछि प्राचार्यकै दोष देख्नुहुन्छ तपाईँहरूले? अब त्यो बेच्नेको दोष हो, किन्ने मान्छेको त गल्ती भएन, किनभने किन्ने मान्छे त जतिमा पाइयो जहाँ सुविधा भयो उहीँ किन्ने हो नि, किन्ने मान्छेहरू त दोषै भएन। हस्त धन्यवाद अहिलेलाई छुट्यौँ। यसरी विद्यालयको सम्पत्ति अथवा सार्वजनिक सम्पत्ति चाहिँ 81 आफ्नो घर बेचे जस्तो गरेर बेचियो भन्ने यस गुनासाका सम्बन्धमा त्यस विद्यालयका प्राचार्य मदन सिंहसँग टेलिफोन सम्पर्कमा छौँ। हेलो नमस्कार। नमस्कार। को हिमालय उच्च माध्यमिक विद्यालय वस्तुका प्राचार्य मदन कुमार सिंहजी बोल्नु भयो होइन त? सिंहजी जो तपाईँले दुई कोठे भवन 21,081 सूचना नटाँगिकन विद्यालय व्यवस्थापन समितिको बैठकै नराखिकन लिलाम बडाबड नगरिकन चाहिँ तपाईँले बेच्नु भएको छ नि, किन त्यसरी आफ्नो घरको सम्पत्ति बेचे जस्तो बेच्नु भयो तपाईँले? सार्वजनिक सम्पत्ति त त्यसरी बेच्न त पाइएन नि, एउटा चाहिँ बैठक राख्ने निर्णय गर्ने सूचना टाङ्ने लिलाम बडाबड गर्ने त गर्नु पर्यो नि। जबकि कृष्ण भण्डारीले 30,000 टिनलाई मात्रै दिन्छु भन्नुभएको थियो, 40-45 हजार कम्तीमा पनि पर्ने भवन लिलाम बडाबड गरेको भए किन त्यसरी स्वात्ती 21,000 बेच्नु भयो त? 21,000 पनि कोही दिनेवाला अवस्थामा थिएन है, फेरि भत्कन लागेको बेलामा उहाँ पनि एउटा जिम्मेवार मान्छे हो, उहाँले गएर मैले यो भवनलाई यति लाख यति हजार रुपियाँ दिन्छु भन्न पनि पाउन सक्नुहुन्थ्यो, त्यो काम भ्याइसकेपछि अहिले चाहिँ आफ्नो आफ्नो कुरा मात्र गाई राख्नलाई, त्यो पनि हामीसित नभएर तपाईँहरूसित मात्र कुरा राख्नलाई मात्र खोजेको हो, अरू त्यसमा उहाँको नियतमाथि नै मलाई शङ्का लाग्यो। कृष्ण भण्डारीले मात्र होइन वस्तुका धेरै बासिन्दाले यो चाहिँ प्रक्रिया मिलेन, प्राचार्यले घरको सम्पत्ति बेचे जस्तो गरेर 81 फोनको भरमा बेच्नु भयो, यो गल्ती हो भन्ने कुरा गर्नुभएको छ, र साँच्चै भन्ने हो भने प्रक्रिया हेर्ने हो भने तपाईँले दुईवटा जस्ता पाता मात्रै बेच्नु परे पनि तपाईँले सूचना टाङ्नु चाहिँ पर्थ्यो, तपाईँले यो गल्ती स्वीकार गर्ने कि नगर्ने? प्रक्रिया पुरा गर्नु पर्ने हो, है प्रक्रिया पुरा नगर्नु पर्ने मैले पनि भन्दिनँ, प्रक्रिया पुरा गरेर लिलाम बराबर गरेर गरेको भए अहिले यो कुरा नै उठ्ने थिएन, होइन हजुर, यो कुरा उठ्नुको कारण म घर भएको अवस्थामा सबैको सल्लाह मिलिसकेपछि सर सबैसित सल्लाह मिल्यो तपाईँको भनाइ के छ भन्दाखेरि हुन्छ सबैको सल्लाह मिलिहाल्छ भने मैले बिचमा भोलि मै सबैलाई मिलाएरै चल्नु छ होइन तपाईँको कुरा भोलि पनि लिएर हिँड्नु पर्ने बाध्यता छ र त्यो भत्किन लागेको अवस्थामा थियो अन्त छोड दिने हो भने त्यसपछि न एउटा टिमको जस्ता आउँथ्यो न एउटा ढुङ्गा आउँथ्यो यहाँ त्यो कुरा सबै हाम्रो स्टाफले पनि महसुस गरिरहेको छ यहाँ हेर्ने मान्छेहरूले एकचोटि आएर तपाईँहरूले त्यो भवन कुन ठाउँमा छ कस्तो अवस्थामा थियो होइन हेरिदिएर त राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ कि त्यहाँ चाहिँ एउटा पनि ढोका छैन अहिले जुन भवन त्यहाँ छ त्यसका ढोका छैन त्यसका ध्यान छैन होइन कोप्रेर जग्गा भ्याए कोही भन्नेवाला छैन त्यो अवस्था एकचोटि ठाउँको तपाईँहरूले मूल्याङ्कन गरिदिएर यो कुरा ल्याउनु भएको भए राम्रो हुन्थ्यो अब त्यो एक रुपियाँ पनि नआउने ठाउँमा 20,000 रुपियाँ आउनु भनेको त हाम्रो लागि विद्यालयकै हितमा भयो जस्तो मलाई लागेर म पनि एक्सेप्ट गरेको अरू कुनै त्यसमा कुनै नियत होइन नियत त नहोला तर विद्यालयको सम्पत्ति थोरै होस् वा धेरै तपाईँले प्रक्रिया चाहिँ नपुराएकी हो तपाईँ त नियम पालक हो नि त्यहाँको हो कि होइन भन्नुहोस् त एकदम नियम पालक हो प्रक्रिया पुर्याउनु पर्ने हो यसमा कुनै दिन छैन तपाईँले यसमा एक्सक्युज गर्नु भएको छ नि कुरो के हो भने अहिले तपाईँले यो दुई कोठे जीर्ण भवन त्यसरी बेच्नुभयो भने भोलिका दिनमा अन्य कुराहरूमा पनि तपाईँको आफ्नो मनोमानी लागू नहोस् भन्नका लागि त्यहाँ स्थानीयवासीले उठाएका हुन्। आगामी दिनमा चाहिँ यस्तो खालको प्रक्रिया नमिलाइ चाहिँ काम नगरिदिनु हुन पनि हामी आग्रह गर्दछौँ स्थानीयवासीको तर्फबाट। त्यही त गरिहाल्नु भयो यसपालि यसलाई चाहिँ एक्सक्युज गरेर आगामी दिनमा चाहिँ यो नदोहोरियोस् भन्ने स्थानीयवासीको आग्रह छ। हामी पनि त्यही आग्रह गर्यौँ। हस् त धन्यवाद। हस् हस्।